गणितको नाति हल्का बोलनी जानिन्छ। बाहिर खाँदिन के रे खुसा खुसा त तानिन्छ। यसै मुसुरी भैँसीलाई पाली त्यसै हुन्न दुध घिउ खोज्न। हेर बतौरी कान्छी त्यसै थाली छ न्यु खोज्न। त्यसै मुसुरी नला त्यसै हिँगले जानेको रूपले बनायो लट्ठै बोल्न कति हो जानेको। त्यसै मुसुरी नला त्यसै हिँगले जानेको रूपले बनायो सुकै खोज केटो म जस्तो पाउँदिनौ। यसै मुसुरी